चलिए अल्फाज की वजाहत देखते हैं थोड़ी सी। पहले अस्मा देखेंगे। अर्रिबा, राबा यासिर, सूद के मानों में, अद आफन, द्वाद ऐन फा से दुगना, दोफ इसका असल है, और मुदा आफतुन तन, ये भी इसी रूट से है, बढ़ा चढ़ा कर। अन्नार, नून वाउरा से आग, इसम मारिफा है। अल्लती, इसम मौसूल है, वो जो के मानों में, मुअन्नस के लिए आता है। जन्नतिन, जन्नत बाग, जीम नून नून से, जिन का मतलब होता है छुपना, तो जन्ना वो जन्नत या वो बाग जो इतना घना हो कि ज़मीन छुप गई हो, सूरज की रोशनी वहाँ ना पहुँचे, घना बाग जैसे। असमावातु आसमान, और वल अर्थ दोनों आसमां हैं। असर राई, सीन रौ रा इसका रूट है, खुशहाली। और वद्दर राई, द्वात रौ रौ, तकलीफ, जिस्मानी बीमारियों के लिए भी आता है और कुछ और मुश्किलों के लिए भी। अल काजिमीन, काफ जोए मीन, काजिम की जमा, दबाने वाला, पीने वाला। कजूम कहते हैं खलक की नाली को, जैसे खाना खाते हैं तो कोई चीज़ फंस जाती है ना गले में, तो वहाँ से रुकती है, तो गोया कि इसमें गुस्से को दबाने का माना आ रहा है कि जैसे गुस्सा था लेकिन पी के रह गए। अल आफीन, मुआफ करने वाले, अल आफी की जमा, अफुवन से, ऐन फा वाव इसका रूट है। अल मुख्सिनीन, अल मुख्सिन की जमा, हा सीन नून इसका रूट है। एहसान करने वाले, नेकी करने वाले। फाहिशतन, बेहयाई, फाहाशीन इसका रूट है, फुहश, खुली बुराइयों को कहते हैं। जुनूबिहिम, उनके गुना, जम्ब की जमा है ये, जाल नून बा, छोटे बड़े गुनाहों को कहते हैं, मिले जुले गुनाह जो होते हैं। सुननुन, तरीके, रास्ते, सुन्नत की जमा है ये, वो रास्ता जिस पे चला जाए। ये हमारे यहाँ जो सन चलता है, सन फुला, वो भी इसी से ही होता है, सनातुन। सुन्नत लफ्ज़ जो नबी सल्लम के लिए बोलते हैं वो भी इसी से है, ये उसी का जमा है। अलमुकज़्ज़िबीन, छुटलाने वाले, काफ ज़ाल बा इसका रूट है। अलमुकज़्ज़िब की जमा है छुटलाने वाले। हुदन, हादालिया, हिदायत, रहनुमाई। मौइज़तुन, नसीहत, वाज करने वाली, वाओ ऐन ज़ोए इसका रूट है। क़रहुन, काफ राहा, जख्म को कहते हैं। अल अय्यामु, दिनों, दिन की जमा है, यानी यौम की जमा, दिन, जैसे हम कहते हैं यौमुल जुमा, यौमुस सब्त, तो वही है ये लफ्ज़। अशुहदा, शीन हादाल इसका रूट है, गवाह, शहीद की जमा है ये। जी चलिए अब अफाल को देखते हैं। ला ताकुलू, تم کھاؤ، حمزہ کاف لام سے، فعل نہیں ہے. وتکو اور ڈر جاؤ، واو قافیہ سے. اتی او کہنا مانو، تو واو عین اس کا روٹ ہے، فعل امر ہے یہ، اور وتکو یہ بھی فعل امر تھا. سارے او سین را عین اس کا روٹ ہے، جلدی کرو تم سب، یہ بھی فعل امر ہے. سرعتن سے. ينفقون نون فا قاف، وہ خرچ کرتے ہیں، جمع کا صیغہ ہے. فعلوا ان سب نے کیا، فا عین لام. ظلموا ان سب نے ظلم کیا، زوئے لام میم، جمع کا صیغہ ہے. فاستغفروا پس انہوں نے بخشش طلب کی، غین فا را سے. استغفار مصدر ہے اور باب استفعال. لم یصروا نہیں وہ اصرار کرتے، سواد رو را ہٹ کرنا، جیسے اردو میں ہم بولتے ہیں اصرار، وہ بھی اسی سے ہے، کسی چیز کا بار بار کرنا. فنظرو نون زویرا پس دیکھو، فعل امر ہے. تحنو یعنی پورے کو ملا لیں گے تو لا تحنو نہ تم سستی کرو، واو ہا نون سے. وہن کہتے ہیں کمزوری کو، تفصیل اس کی انشاءاللہ تفسیر میں ہم دیکھیں گے. یہ بھی فعل نہیں ہے. ولا تحزنوا اور نہ تم غم کھاؤ، حزانون سے، حزن ماضی کے ساتھ اس کا تعلق ہوتا ہے. یمسسکم لگے تم کو، چھوئے تم کو، میم سین سین اس کا روٹ ہے، مس کرنا، چھو جانا. ندا ویلوہا ہم پھیرتے ہیں ان کو، دال واو لام اس کا روٹ ہے، دول پیچھے بھی آپ پڑھ چکے، تو دلونا کچھ اس طرح حج رمضان کی آیتیں تھیں تو اس کے آخر کی جو آیت تھی کہ تم مال کو حکام کی طرف لے جاتے ہو، تدلو بھی ہا ال الحکام، تو وہ تدلو بھی اسی سے، جیسے ڈول ڈال کے لینا، یعنی وہاں تو کچھ رشوت کے معنوں میں تھا لیکن یہاں کہ ایک ہاتھ سے دوسرے ہاتھ میں جانا، ادھر سے ادھر اور ادھر سے ادھر. ولی یمحص ہا سواد سواد تاکہ وہ خالص کر لے. یمحکا میم ہا کاف اس کا روٹ ہے، تاکہ وہ مٹا دے، یعنی اور وہ مٹا دے. پیچھے بھی آپ پڑھ چکے سود کی آیتوں میں تھا، یمحق اللہ الربا ویرب الصدقات ویرب الصدقات. حسب تم گمان کرتے ہو، ہا سین با اس کا روٹ ہے، حسیب یحسب سے. تمنونا تم تمنا کرتے ہو، میم نون یا سے، منا تمنا کو کہتے ہیں آرزو. تلقوہ تم ملاقات کرو اس سے، لام قاف یا اس کا روٹ ہے، لقیہ ملاقات اردو میں لفظ آتا ہے. رأیتموہ تم نے دیکھ لیا اس کو، را سے. تنظرون تم دیکھ رہے تھے، یہ تم دیکھ رہے ہو، نون زویرا سے، نظر اسی سے ہے، تنظرون تم دیکھتے ہو. چلیے جی.